घामले पोल्ला झरी रुझाउला दुख बिरमा क्यारी मन बुझाउला धन सम्पत्ति का पाइन्छ भन जान्छु लिन म त सानो मनको धनी छैन मलाई सम्पत्ति के पनि माया बाहेक अरू के नै सके सानो दिन माया बाहेक अरू के नै सके सानो दिन सानो दिन माया बाहेक अरू के नै सके सानो दिन। सुर्खे जिल्ला सापाखाली घर साँच्चै सानो पर्छ।